यो हो कार्यक्रम लोक झंकार। हरेक दिन बिहान 10 बजेको अर्पण समाचार पछि मात्र रेडियो अर्पण 104.5 MHz। सुन्न नभुल्नुहोला कार्यक्रम लोक झंकार। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz र यो हो कार्यक्रम लोक झंकार। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झन्कारमा। प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि यो हो कार्यक्रम लोक झन्कार। हरेक दिन बिहान 10 बजीको अर्पण समाचार पछि करिब करिब 11 बजीसम्म यो यात्रा तपाईँ हामी सँगै रहेर तय हुने गर्दछ। स्वयं रूप आज पनि हामी उपस्थित भइसकेका छौँ। विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ र कार्यक्रमको हरेक नवीन बसाइहरूमा हामीले तपाईँलाई केही नयाँ नयाँ कुराहरू दिने गर्दछौँ। कार्यक्रम लोक झन्कारमा हामी कहिले कलाकार मित्रसँग कुराकानी गर्छौँ, कहिले लोकसङ्गीतको बारेमा जानकारी दिन्छौँ, कहिले नयाँ भाका सुन्छौँ, कहिले पुराना भाका सुन्छौँ, कहिले मध्यकालीन समयका भाकाहरू सुन्छौँ। हरेक दिन हरेक फरक फरक कुरा हामीले कार्यक्रममा गरिरहेका हुन्छौँ। आजको यो बुधबारको बसाइँ भने कुराकानीमय बसाइँ हो, कलाकारहरूसँग कुराकानी गर्ने गर्दछौँ। आज मैले टेलिफोन सम्पर्कमा नेपाली लोकसाङ्गीतिक बजारका सर्वाधिक अहिलेको समयमा सर्वाधिक चर्चित अनि सर्वाधिक व्यस्त देशमा अनि विदेशमा उसै गरी कार्यक्रमहरूमा भाग लिएर नभ्याउने कलाकार पशुपति शर्मासँग कुराकानी गर्ने जमर्को गरेको छु। यति बेला भने पशुपति शर्माकै आवाज रहेको एउटा भाका सुन्छौँ। त्यो भाकापछि हामी पशुपति शर्मालाई टेलिफोन सम्पर्कमा ल्याउने प्रयास अगाडि बढाउनेछौँ। यति बेला भने कार्यक्रमको सुरुवातमा तपाईँको लागि पशुपति शर्माको यो मिठो भाका अगाडि बढाउँछु। जागिर खाने छ, खर्दामा जात दिए गुल्टिए, सुपामा जात

गायक पशुपति शर्मालाई सम्पर्कमा ल्याउन खोजिरहेका छौँ तर सफल हुन सकेका छैनौँ। त्यसैले पनि हाम्रो प्रयास जारी रहनेछ पशुपति शर्मालाई टेलिफोन सम्पर्कमा ल्याउने। यति बेला भने एउटा भाका सुन्छौँ, जुन भाकापछि हामी उहाँलाई लाइनमा ल्याउनेछौँ र कुराकानी अगाडि बढाउनेछौँ। आमा तिम्रो दुधको भाडा तिर्नै सकिन, सधैँ तिमीलाई रुवाएर बाँचौँ म किन। पशुपति शर्माको सुमधुर आवाज तपाईँले सुन्नुभयो र मैले सुरुवातदेखि नै आज पशुपति शर्माका भाकाहरू अगाडि बढाइरहेको छु। त्यसो त नेपाली लोक साङ्गीतिक बजारमा पछिल्लो समयमा जुन भाका बजारमा आउँछ त्यही भाका तपाईँहरूको माझमा निकै तपाईँहरूले मन पराउनुहुन्छ, निकै हिट रहन्छ अझ यो भाषामा भन्नुपर्छ। र उहाँका धेरै भाकाहरूमा कतिपय सन्देशका कुराहरू छन्, समाजमा एउटा सन्देश दिने खालका समाज परिवर्तनका विषयहरू उठाइएका छन्। चाहे बल्लपु पिर पर्न थाल्यो, यसै हो र घर यस्तो बनेको, लगायतका भाकाहरू र केही रमाइला भाकाहरू पनि छन् क्याम्पस पढ्न आउने। त्यस्तै पछिल्लो समयमा निकै नेपालले क्रिकेटमा केही सफलता हासिल गरिरहेको बेलामा क्रिकेटसँग सम्बन्धित गीत गाएर चर्चामा आउनुभएको पशुपति शर्मालाई हामीले कार्यक्रममा ढिला नगरिकन स्वागत गर्न चाहन्छौँ। स्वागत छ पशुपतिजी कार्यक्रम लोक झन्कारमा। यहाँलाई विशेष धन्यवाद छ अनि कार्यक्रम लोक झन्कार सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई हार्दिक नमस्कार अनि धन्यवाद। कुराकानीको क्रमलाई म अगाडि बढाउँछु, समय निकै कम छ होइन। कहिले प्रत्यक्ष दोहोरीबाट चर्चामा आउनुभयो, कहिले स्टुडियोमा गाएका गीतबाट चर्चामा आउनुभयो, त्यस्तै कहिले मोडल खेलेर चर्चामा आउनुभयो, यति बेला भने कक्षा सातको किताबमा तपाईँको गीत छापिएको कारणले चर्चामा आउनु भएको छ, कसरी हेर्नु भएको छ यो कुरालाई? अब यसो अब हुन त म त्यस्तो महत्त्वकाङ्क्षी पनि छैन, धेरै ठुलो सपना पनि देख्दिनँ, र कर्म गर्नुपर्छ, आफू सङ्घर्ष गर्नुपर्छ, यी यस्तो चाहिँ नि अब जुन एउटा चर्चा छ आफै बन्दै जाने कुराहरू हुन् त्यही यो मेरो सृजनालाई मेरो आवाजलाई मैले त्यो लोक सङ्गीतमा केही फरक गरौँ भन्ने मन चाहेँ र गीत सङ्गीतमा पनि एउटा मनोरञ्जन सँगसँगै एउटा सन्देश पनि दिनुपर्छ भन्ने हिसाबले गीत सिर्जना गरिरहेको थिएँ। तिनै गीत श्रोता दर्शकमा आएको थिएँ, तपाईँले हौसला दिइरहनु भएको छ, त्यस हिसाबले पनि अहिले म चाहिँ एकदम खुसी छु, म एकदम माथि पुगेँ भन्ने आवाज छैन मलाई, म अझै केही गर्नु छ, लोकसङ्गीतलाई केही माथि पुऱ्याउनु छ भन्ने हिसाबले लागिरहेको छ। र हामी अलिकति पुरानो दिनलाई सम्झौँ न, पुरानो सङ्घर्षका दिन कसरी अगाडि बढाएको थियो तपाईँको? अहिले दुई बेला तपाईँले भने जस्तै म प्रत्यक्ष दोहोरी गायनबाट यस क्षेत्रमा प्रवेश गरे हुँ, म राष्ट्रिय व्यापी दोहोरी गीत प्रतियोगितामा धेरैचोटि प्रथम र द्वितीय भएको छु। सुरुमा मलाई त्यसरी चिन्नुहुन्थ्यो अग्रज कलाकारले पनि, दर्शक श्रोताले पनि प्रत्यक्ष दोहोरी गायक हिसाबले चिन्नु भएको थियो। त्यही अब दुःख त धेरै दुःख गरे होला, मेरो परिवारको मेरो समाजको खासै सपोर्ट पनि थिएन मलाई गायक बनाउनुमा, र धेरै अग्रज कलाकारको पनि सपोर्ट पाउन सकिनँ, आफै लुरु लुरु अब कर्म गर्दै जान्छु केही होला भन्ने आशले नै मैले दुःख गर्दै गएँ। त्यस कारण चाहिँ जुन दुःख गरेँ, जुन सङ्घर्ष गरेँ, त्यो दुःख त्यो सङ्घर्षलाई अहिले दर्शक श्रोताले हामीले साथ दिनुभएको छ र केही हदसम्म पुरा गरिदिनु भएको छ र अझै केही गर्नुपर्छ भन्ने हौसला दिनुभएको छ। त्यही यो तिनै दुःखका दिनले तिनै सङ्घर्षले नै मलाई केही पाठ नै सिकाए। र यो लोकदोरी क्षेत्रमा जुन धार चलिरहेको थियो तपाईँको आगमन सँगसँगै त्यो धारलाई तपाईँले परिवर्तन गर्नुभयो, यो नयाँ प्रयोग सफल हुन्छ जस्तो लागेको थियो कि लागेको थिएन? हरेक कुरामा चाहे सामाजिक क्षेत्र किन्नुहोस् चाहे राजनीतिक क्षेत्र किन्नुहोस् हरेक क्षेत्रमा केही नै फरक पनि गर्न सकिएन भने त त्यही एउटै बाटोमा सबैजना डुल्नुले हो भने त्यही हराउन सकिन्छ भन्ने हिसाबले नै मैले फरक बाटो रोजे आउँ र लोकगीतले लोकका भाव बोक्नुपर्छ, लोकका मर्म बोक्नुपर्छ र समाजमा घटेका यथार्थ घटनालाई चाहिँ हामीले चित्रण गर्न सक्नुपर्छ भन्ने नै मेरो मनभाव। हामी म तिमीलाई माया गर्छु सानो, म तिमीलाई नपाए मर्छु सानो मात्रै पनि गीत होइन, तिमीमध्ये पनि सिर्जना हामी लोकगीतले लोकका भाव बोक्नुपर्छ र समाजमा घटेका कति घटनाहरू छन् कि त एउटा सत्य मेरो अपल्लो पेट पर्न थालो यसै गरेर घरस्थ बनेको सामान्य गतिले छैन छोरीले के मान्छे भनेको कुनै पनि परिवार अनुशासित हुनुको लागि त्यसका मुख्य सदस्यहरू अनुशासित हुनुपर्छ भन्ने एउटा व्यङ्ग्य गरेका थियौँ, सन्देश दिने प्रयास गरेका थियौँ। क्याम्पस पनि नआउने, सरलाई उता पढाउने, हामीले आँखा जुटाउने, चित्त बुझाउने, सबैका छोराछोरीहरू कलेज गइसकेपछि पनि नपढेका हुन सक्छन् है, मैले कि त भने जस्तै भएर त आँखा बुझा जुदाएर चित्त बुझाउने खालका तपाईँको छोराछोरी हुन्छ भनेर पनि अभिभावकलाई त सचेतना दिने प्रयास गरेका थिएँ। आइरहँदा एबिसिडी पढ्दिनँ भन्दा कराई कराई पढ भन्यो भाइले, त्यही भएर आइदा जुटाने भन्न जान्यो। हाम्रो नेपाली भाषालाई बिर्स्यौँ, नेपाली संस्कृतिलाई बिर्स्यौँ, हाम्रो नेपाली जाने विषयलाई नै बिर्सन लागिसक्यौँ। मैले छोरो पाएँ भने भन्थ्यो अघि अघि पढ केटा कपुरीको पढ, खरायो पढ केटा गाईगोडे पढ, कपुरीको खरायो गाईगोडेको पढाउनु अझ बढी ध्यान दिनु होला भन्ने हिसाबले व्यङ्ग्य गरेका थिएँ। मलाई अमेरिका यही, मलाई जापान पनि यही, मलाई बेलायत यही भन्ने गीतसम्म आइपुग्दाखेरिमा हामी जुन चाहिँ सपना देखेर विदेशमा जान्छौँ, जुन रगत पसिना बगाइरहेको छौँ, हामी नेपालमा जुन काम गर्न शरम मान्छौँ, जुन काम गर्न लाज मान्छौँ, त्योभन्दा कठिन काम विदेशमा गरिरहेको छौँ, हाम्रो रगत पसिना नेपालमै बगाउनु पर्छ भन्ने हिसाबले व्यङ्ग्य गरेका थियौँ। अहिलेको म क्रिकेट खेल्न जान्छु भन्नेमा पनि कलाकार त परे नि छ होला, न त सम्मान नभएको हौसला, हामी कलाकारलाई एउटा हौसला एउटा कुनै एउटा निकायले कुनै राष्ट्रले हामीलाई चाहिँ सपोर्ट गरेका छैन। हामी मरिहाल्यौँ भने पनि हामीले चाहिँ नेताहरूलाई चाहिँ जबरजस्ती हाम्रो साथीको लासमा फुल चढाउन आइज भनेर भन्ने अवस्था छ, पैसाहरू मिल्छ र व्यङ्ग्य गर्ने प्रयास गरेका थियौँ। लगायतका चिजका गीतमा पनि हरेक चिजका विलम्ब मलाई मन पराइदिनु भएको छ दिदीबहिनीहरूले, त्यसमा पनि केही न केही व्यङ्ग्य लिएर प्रस्तुत हुन्छु, त्यही फरक मलाई रुचाइदिनु भएको छ। जे रुचाउनुहुन्छ श्रोताले फरक पनि, म केही फरक पहिचानका साथ लोकसङ्गीत लाग्नुपर्छ भन्ने मेरो सपना थियो, त्यो पुरा हुँदै पनि छ। देशमा अनि विदेशमा धेरै कार्यक्रमहरूमा सहभागिता जनाउनुहुन्छ होइन, अझ विशेष गरेर विदेशमा रहने नेपाली मित्रहरू जो लोकसङ्गीतका पारखीहरू हुनुहुन्छ नि, उहाँहरूले चाहिँ कस्तो खालको कुरा चाहिँ बढी रुचाउनु भएको पाउनुभयो तपाईँले? अझ नेपालभित्रभन्दा नेपाल बाहिर लोकदोरीलाई हेर्ने दृष्टिबाट अझ फरक छ, अझ सम्मानजनक छ जस्तो लाग्छ मलाई। म गीत गाउने क्रममै 23 राष्ट्र पुगिसकेका छु, 23 देश पुग्ने क्रममा नेपालमै बरु हामीले चाहिँ 9-10 वर्षका बच्चा बच्चालाई नेपाल लोकसङ्गीत थाहा नहुनु पनि सबै लोकगीत नसुनेका पनि हुन सक्छन्। म जति देश जान्छ सबै सानसानो बच्चा बच्चीलाई पनि लोकगीत थाहा छ, हाम्रा गीतहरू थाहा छन्, गुनगुनाइ रहनु भएको छ र एउटा नेपालको झल्को दिन नेपालको परिवेश सम्झाउने भएको कारणले पनि हुनसक्छ, सबै अभिभावकले पनि मन पराइदिनु भएको छ, अझ सम्मानजनक रूपमा हेर्नु भएको छ। नेपालभित्रै अझ जुन एउटा दृष्टिकोणले लोकसङ्गीतलाई हेर्नुपर्ने त्यो त हुन नसकेको हो जस्तो लाग्छ मलाई। स्टेजमा पनि हरेक नेपालीले लोकगीत सुन्नुपर्छ र हरेक नेपालीले सुन्ने खालका लोकगीत बनाउनुपर्छ भन्ने हिसाबले म त्यति लागिरहेको छु। र यति बेला म कुराकानी गर्न चाहन्छु, तपाईँ जस्तै अब लोकदोरी क्षेत्रमा लामो समयदेखि भिजिरहनु भएको छ, अझ भनौँ लोकदोहोरी क्षेत्रको धरोहर हुनुहुन्छ, अब त तपाईँको लोकदोरी क्षेत्रप्रति पनि केही जिम्मेवारीहरू छन् होइन, र पछिल्लो समयमा कलाकारहरू गीत निकाल्ने तर आम्दानीको पाटो नहुने कुराहरू छन्, सिआरबिटीमा पनि ठगीका कुराहरू छन्, यो लोक सङ्गीतको बजारलाई व्यवस्थित बनाउनका लागि तपाईँहरूको तर्फबाट के गर्नुपर्छ जस्तो लाग्छ? अब समय परिवर्तनशील छ, समयको परिवर्तन सँगसँगै हरेक कुरा परिवर्तित हुँदै गएका छन्, यो प्रविधिको विकास सँगसँगै हामीलाई केही चाहिँ असर गरेका हो। अब हाम्रा गीतहरू बजारमा नआउँदै बजारमा नपठाउँदै हरेकका मोबाइलमा सारिन्छन्। अब अहिले त अब अडियो जाँदैन, भिडियो जाँदैन, युट्युबमा हामीले एउटा गीत हाल्यौँ भने चाहिँ लाखौँले चाहिँ एकदम अब खासै धेरै पैसा लाग्दैन हेरिरहनु भएको छ, त्यो अब समयसँग जुट्न सक्ने क्षमता हामीसँग छ कि त्यो पनि एउटा पाटो रह्यो। तर वास्तविक लोक स्रष्टा वास्तविक लोकगीतलाई केही योगदान गर्ने कलाकारको कमीले गर्दा पनि हामीले व्यस्त हुन सकेका छैनौँ होइन। अब हामी कलाकारहरू अब म अहिले चलिरहेको छु, अब म ठिकै छ, छोटा तसुल माग गरिदिनु भएको छ, हरेक कार्यक्रम पुगिरहेको छु, देश घुमिरहेको छु, विदेश घुमिरहेको छु, मलाई पुगिरहेको छ भने मलाई अरू किन भन्ने हिसाबले मैले प्रयोग गरेँ भने त्यो त प्रयोग भयो, हरेक कलाकारहरू बाँच्नुपर्छ, हरेक कलाकारहरू जिउनुपर्छ र हरेक कलाकारको भविष्य सुनिश्चित हुनुपर्छ भन्ने हिसाबले हामी कलाकारहरू सबै एन्ट्री हुन सकेन भने पक्कै पनि व्यस्त हुन सक्दैन। हामी आफै आफैमा पनि त्यो त मैले बुझिरहेको छु, चलेका कलाकारहरू म चलिरहेको छु, मलाई पुगिरहेको छ भन्ने हिँड्नु भएको छ, नचलेका भाइ बहिनीहरू कसरी म चर्चा आउन सक्छु भन्ने हिसाबले चाहिँ लगाइरहनु भएको छ, त्यसलाई कसरी एउटा चाहिँ बलियो बनाउन सकिन्छ, कसरी मजबुत बनाउन सकिन्छ, कसरी आउन सकिन्छ बनाउन सकिन्छ, कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा हामी आफै कलाकारहरू पुरै प्रचार छौँ। त्यसको विषयमा म पनि राष्ट्रिय लोकसङ्घको प्रतिष्ठान नेपालको सचिव छु, हाम्रो हरेक महिना मिटिङ हुन्छ, आज पनि भर्खरै मिटिङमा जाँदैछु, यो कुराहरू भइरहेको छ, कसरी लोकसङ्गीतलाई चाहिँ एउटा व्यवस्थित र अनुशासन बनाउन सकिन्छ भन्ने विषयमा हामी पनि छलफल गर्दैछौँ। जस्तो भनौँ अब तिजको बेला, तिज नजिकैदेखि पशुपति शर्माका गीतहरू तिजमा अझ बढी हिट हुन्छन्, जनताको माग अझ बढिरहन्छ भने जस्तै एउटै तिजमा पशुपति शर्माको दर्जनभन्दा बढी गीतहरू सफल रहन्छन्, तर त्यही तिजको बेलामा केही अग्रज कलाकारहरू पशुपति शर्माले तिजमा विकृति भित्रायो भनेर भन्नुहुन्छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ? यो समयसँग जो जुझ्न सक्दैन, समयसँग जो चल्न सक्दैन, उहाँहरूको सोचाइ अहिले मेरो बुवाले सोच्ने जुन मानसिकता छ तर मैले सोच्ने मानसिकता फरक हुनसक्छ, हामीले स्वीकार्न पनि सक्नुपर्छ। भोलि म 60 वर्ष हुँदाखेरिमा मेरो छोराले सोच्ने मानसिकता अर्कै फरक हुन्छ, होइन? त्यो हिसाबले समय माथि गइसक्यो, हामीले त्यो सोचाइ हामीसँग छैन, त्यो गर्न सक्दैन भनेपछि अग्रजले बाटो देखाउने, मेरो आगतै अग्रजले मेरो कुरा गरेर काटिरहेको थाहा पाउँछु मैले। समयसँग भिन्न नसकेर समय चिन्न नसकिनेले त्यसो कुरा काट्नु भयो होला, तर वास्तविक सिर्जना बुझ्ने मान्छे हामी अलिकति न्यारो माइन्डेड भएर सोच्यो भने जे कुरा पो तारा हुनसक्छ, अलिकति दिमाग फ्राङ्किलो बनाएर सोच्यो सोच्यो भनेदेखि त्यो गीतले भन्न सकेको भाव थियो, सन्देश थियो, त्यो बुझ्न सक्यो भनेदेखि त पक्कै पनि राम्रो हुन्छ। मैले आफूले आफूलाई आफ्नो समीक्षा नगरिकन कहिले पनि गीत रेकर्ड गराउँदिनँ, मैले गीत बनाइसकेपछि मैले आफूले आफूले नै त्यो गीतको बारेमा आफ्नो समीक्षा गर्छु, र यो हरेक कोडमा त्यो गीत सिक्छ बजार पठाउनुहुन्छ भनेपछि मात्रै मैले गीत बजार पठाउँछु। त्यसले गर्दा त्यही हो, म आफू खराब छैन, म आफूले गलत गरेँ जस्तो लाग्दैन मलाई, उहाँले पनि कसरी सोच्नु भएको छ कसरी भन्नुभएको छ त्यो आफ्नो सोचायो, तर आफूले म गल्ती गरेको छु भने, म गलत बाटो हिँडेको छु भने म आफूले आफूलाई सुधार्नुपर्छ, र सही बाटो हिँड्दा हिँड्दै पनि कसैले कुरा काट्नु भने त्योतिर मैले खालको ध्यान दिन्छु। पक्कै पनि तपाईँका जस्तै गत वर्षको तिज गीतहरूमा पनि धेरै सन्देश थिए, चाहे छोरी पाएँ मैले लगायतका गीतहरू, होइन? तर हामी अहिले यति बेला भने कुराकानीको निकै अन्त्यमा छौँ, र कुनै दिन तपाईँ चितवन आउनु भएको मौका पारेर हामी प्रत्यक्ष कुराकानी त गर्नेछौँ नै, होइन? र अन्त्यमा रेडियो अर्पण 104.5 MHz सम्पूर्ण श्रोताहरू लगायत तपाईँका भाकाका दर्शक श्रोताहरूलाई के भन्न चाहनुहुन्छ? त्यही हो, धेरै माया गरिदिनु भएको छ मेरो सृजनालाई, मेरो आवाजलाई धेरै माया गर्नु भएको छ, जुन माया दिनुभएको छ, जुन हौसला दिनुभएको छ, यो माया यो सत्य कहिले पनि घट्ने छैन, यो अब आशा अपेक्षा छ मसँग, र मेरा मात्रै गीतभन्दा पनि समग्रमा लोकसङ्गीतलाई माया गरिदिनु होला, लोकसङ्गीतसँग सम्बन्धित सबै कलाकारलाई माया गरिदिनु होला। त्यही यो गीत सृजना कार्यक्रममा कहिले काहीँ गल्ती हुनसक्छ, मैले पनि मेरो सृजना सयमा 100% सही छन् भन्दैन, केही गलत पनि होला, ती गलत छन् नराम्रो गरेको छु भने पनि सल्लाह सुझाव दिनु होला। हाम्रो जाने सेन्सर बोर्ड छैन, हाम्रो सेन्सर गीतको सेन्सर गरिदिनु भनेको तपाईँ दर्शक श्रोताले र संसारका साथीहरू हो, त्यही हामी एउटा विद्यार्थी हौँ, हाम्रा गीतका जाँचकै गर्ने काम गरिदिनु होला, र राम्रा समाजमा नकारात्मक असर पनि खाला गीत मैले गाएँ भने पनि ह्यान्ड सपोर्ट नगरिदिनु होला, माया नगरिदिनु होला, र समाजमा केही सकारात्मक सन्देश दिने खाला गीत सिर्जना गऱ्यो भने सबै गीतलाई माया गरिदिनु होला, मलाई त माया गर्नु भएको छ, यो माया सधैँ रहिरहन्छ। हुन्छ, आफ्नो अमूल्य समय हामीलाई उपलब्ध गराइदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद। तपाईँलाई विशेष धन्यवाद छ, रामु आचार्यले धेरै माया गर्नुभएको छ लोकसङ्गीतलाई, केही माथि पुर्याउनुलाई केही योगदान गर्नुभएको छ, यहाँहरूको माया, यहाँहरूको सद्भाव र यहाँहरूको जुन सैनिक कार्यक्रम छ लोकजानकार रेडियो अर्पण, रामुजी सबै सबैलाई चाहिँ हार्दिक धन्यवाद। हुन्छ, नमस्कार। आज हामीले कुराकानी गऱ्यौँ नेपाली लोक साङ्गीतिक क्षेत्रका निकै चर्चित गायक, अझ भनौँ तपाईँको मनमुटुमा बस्न सफल गायक पशुपति शर्मा, उहाँसँग रहेर लोक साङ्गीतिक बजारको विषयमा, उहाँका भाकाहरूको विषयमा हामीले कुराकानी गऱ्यौँ। आजको यो बुधबारको कुराकानीमय बसाइको समय भने यहाँ सकिएको छ, यति बेला भने क्रिकेट खेल्न जान्छु भन्ने भाका तपाईँको लागि अगाडि बढाउँछु, नाम पनि हुने दाम पनि हुने, च्याप्पल लौरो समात्छु चौका छक्का हान्छु, यसै भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै यतिन्जेलसम्म देशमा अनि विदेशमा रहेर हामीलाई सुनिदिनु हुने सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद। रेडियो अर्पण 104.5 MHz कार्यक्रम लोक झन्कारको अर्को बसाइमा भोलि बिहान 10 बजेको अर्पण समाचारपछि फेरि पनि तपाईँ हाम्रो भेट हुने रहेछ। आजका लागि भने प्रविधि कक्षबाट साथ दिने राजलाई धन्यवाद, आजका कार्यक्रमका अतिथि पशुपति शर्मा लगायत म कार्यक्रम प्रस्तुता रामु आचार्य पनि बिदा हुन्छु, नमस्कार। गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण। गयो जिन्दगी दोस्तै भयो, त कहिले आठ पास नहुने भइस्?